नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम पप ग्यालरीको आजको एपिसोडमा उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ. मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल. सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज. प्रत्येक शनिबार दिउँसो 1 बजेको अर्पण खबरपछि लगभग 2 बजेसम्म रहन्छौँ. मार्केटमा आएका नेपाली पप गीतको साथमा पप आर्टिस्टहरू के गर्दैछन् सोको इन्फर्मेसन पनि राख्ने गर्दछौँ प्रोग्राम पप ग्यालरीमा. तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी. आज पनि मसँग 4 उत्कृष्ट नेपाली पप गीतहरू छन् तर केही पुराना पप गीतहरू रहेका छन्. जे होस् पुरानै भए पनि निकै रमाइलो कर्णप्रिय आवाजहरू चाहिँ तपाईँको माझमा लिएर आएको छु भने आज म तपाईँको माझमा डिजे कल्फिटको बारेमा सठिक इन्फर्मेसन राख्छु भने आनन्द कार्की भेराइटी सङ सिङ्गरको बारेमा पर्सनल लाइफमा उनी केमा रुचि राख्छन् रोजाइ के छ सोको बारेमा जानकारी दिन्छु अनि सङ्गीतकर्मीहरूले राखेको आन्दोलनको बारेमा पनि सठिक इन्फर्मेसन राख्छु. तर त्योभन्दा अगाडि तपाईँको लागि एउटा नेपाली पप सङ एल्बम ऐना झ्यालबाट नेपथ्य ब्यान्डको अमृत गुरुङको भोकलको यो सङ फल्ला घरको छानी खा गंगाना फल्ला घर खा बोइका छानी खा गंगाना फल्ला घर खा बोइका छानी खा गंगाना खिमले लो जहिम को खाता नदी ले बगर मण्डडेको सबले देख्छ मण्डडेको कसले हिमालयको खाता नदीले बगर मण्डडेको सबले देख्छ मण्डडेको कसले सिन्धेमाता फुलको हाँगो नवै लाउँदो रहेछ आफ्नो भन्ने पोछर दुनियाँको छाल छलन भनी साध्य छ र खाना भए सबैजना नौछ नदी पछि आखिरमा ओके फल्ला घरका नेपथ्य ब्यान्डको एल्बम ऐना झ्यालमा समावेश गरिएको सङ तपाईँको लागि प्ले आउट गरिसकेको छ भने अब म डिजे कल्पितको बारेमा सठिक इन्फर्मेसन दिन्छु. डिजे कल्पित धनगढीका हुन्. कैलालीका 25 वर्षीय कल्पित हमाल हाल ललितपुरको इमाडोलमा बस्छन्. उनी खासमा व्यवस्थापन विषय पढ्न साइप्रस गएका थिए. त्यहाँ पुगेपछि उनले डिजेइङ सिक्न थाले. हमालले त्यहाँको क्लबमा जाने क्रममा डिजेइङ गर्ने विचार गरे. त्यसपछि हमालले डिजेइङ सिके. नेपाल फर्किएपछि उनले प्राइभेट पार्टी गर्न थाले. उनको मनपर्ने विधा ट्रान्स म्युजिक हो त्यसैले उनी पार्टीमा ट्रान्स म्युजिक नै बजाउँछन्. त्यसबाहेक इलेक्ट्रो र हाउस म्युजिकमा पनि उनी पोख्त मानिन्छन्. उनले सन् 2009 डिजे करियर सुरु गरेका छन्. हमालले डिजे सन्तोषसँग मिलेर प्रोडक्सन हाउस खोलेका छन्। डिजे सन्तोष तपाईँले पनि चिन्नुभएकै छ, नाम सुन्नुभएकै छ. डिजे सन्तोषको सङ्घहरू पनि मार्केटमा धेरैभन्दा धेरै आइसकेका छन् र हिट पनि भइसकेका छन्. कति प्रयोग गीतहरू त मैले पप ग्यालरीमै बजाइसकेको पनि छु. वेल, डिजे सन्तोषसँग मिलेर प्रोडक्सन हाउस खोलेका उनले डिजे सन्तोष हाल हङकङमा छन् भने अहिले उनको अधिकांश समय त्रिपुरेश्वर स्थित क्रोमाटिक नेपाल इन्टरटेनमेन्टमा बित्छ। हमालले ग्यालेक्सी इन्सुमेनिया तथा सहमसा होटलमा पनि पार्टी गरिसकेका छन्। अहिले उनी स्यामी नामको आरएनबी हिपहप एल्बमको तयारीमा छन्। यो एल्बमको तयारीपछि आएका सङ्गहरू तपाईँको माझमा प्ले आउट नै गर्छु। 15-20 हजार रुपियाँ पारिश्रमिक लिने डिजे कल्पित अहिले म्युजिक स्कुल खोल्ने योजनामा छन्। उनलाई फेसबुकमा www.facebook.com/calpit कल्पित टाइप गरी साथी बनाउन पनि सकिन्छ। र तपाईँहरू पनि कुनै इभेन्ट गर्नुभएको छ, त्यहाँनिर डिजेको आवश्यकता छ भने फेसबुक मार्फत फलो गरेर डिजे कल्पितलाई तपाईँ आफ्नो इभेन्टमा बोलाउन सक्नुहुन्छ र डिजे कल्पितको डिजेइङमा रमाउन सक्नुहुन्छ। वेल फ्रेन्ड, फेरि पनि तपाईँको माझमा नेक्स्ट सङ्ग प्ले आउट गर्छु। 97.4 एडीको 8/18 एल्बममा समावेश गरिएको सङ्ग छुटाडा निकै नै ब्युटिफुल हट टचिङ सङ्ग छ। यसपछि हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ। रेडियो अर्पण सुन्दै रहनुहोला। तिम्रो यादलाई लिएर अतीतको सम्झनालाई सम्हालिराखेर छुटाडा धेरै धेरै टाढा तिम्रो हर मुस्कानलाई भुल्नै सकिन आँखै गजलु हेर्दै नशालु शीतल पवन म बिर्सु कसरी कसरी सम्झाउ यो कसरी सम्झाउ यो पागल मनलाई छुटाडा धेरै धेरै टाढा सम्झनालाई सम्हालिराखेर

म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन 0556658538 मोबाइल 98550660040 र 98029565045 वेबसाइट www.hmkchitaun.com हम्स मनोरञ्जन केन्द्र छ है हाम्रो ठाउँमा वाउ आज पनि नयाँ कपडामा झुक्यो न मज्जाले झुक्यो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्लाङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा सिफन साडी बुटिक कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस मानेछन् चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस केएन प्लाजा रत्नगर 8 बकुलहर मोबाइल 98455063700 र 98450064470 शाखा कार्यालय रत्नगर 2 टाढी दीपा फोटो स्टुडियो सँगै अब नयाँ व्यवस्थापनको साथमा क्रिस्टल कलेज तथा एन्जल्स वर्ल्ड स्कुल एउटै छानो मुनि प्ले ग्रुप नर्सरी देखि ब्याचलर सम्म अध्ययन गर्न पाइने क्रिस्टल कलेज तथा एन्जल्स वर्ल्ड स्कुलमा भर्ना गराई आफ्ना बाबु नानीहरूको उज्जवल भविष्य सुनिश्चित पार्नुहोस् हाम्रा विशेषताहरू 3 देखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई पूर्ण मन्टेसोरी पद्धतिमा खेलाउँदै पढ्न सिकाइने नर्सरीदेखि 10 कक्षासम्मका बाल बालिकाहरूलाई पर्याप्त अतिरिक्त क्रियाकलापमा सामेल गराइने कम्प्युटर ल्याब तथा सुविधा सम्पन्न लाइब्रेरी शान्त तथा मनोरम वातावरणमा पर्याप्त खेल मैदानको सुविधा अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा व्यवस्थापन तथा मानविकी संकायमा आफैले रोजेको विषय पढ्न पाइने विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एन्जल्स वर्ल्ड स्कुल रत्नगर 8 बकुलहर फोन नम्बर 0556601000 र 562552 साइन्स एवं नर्सिङ ब्रिज कोर्स अब इटीआईमा 2069-70 साल इटीआईका विद्यार्थी चितवन एसएलसी टपर श्री प्रकाश चौधरी सिटीएभिटी टपर सुश्री दुर्गा अग्रहरी एवं टीयू टपर सुश्री रविना पाण्डे लगायत सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै नयाँ ब्रिज कोर्समा भर्ना खुल्यो विशेषताहरू विगत 13 वर्षदेखि सञ्चालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापक द्वारा प्रत्यक्ष सञ्चालित एसओएस बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल सरकारी स्टाफ नर्स एवं सिटीएभिटी नर्सिङ एचए कलेजमा अधिकांश पास हुन सफल स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था सम्पर्क इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमीसँग सहकार्य प्रमुख कार्यालय 24 कोठी भरतपुर फोन नम्बर 056-531-809 शाखा कार्यालय टाढी चौक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै मोबाइल 98450-23061 रेडियो अर्पण 104.5 MHz ओके वेलकम ब्याक आफ्टर दि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि उपस्थित भइसकेको छु प्रोग्राम पप ग्यालरीको साथमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल र अब भने मसँग दुईवटा कुराहरू बाँकी छन् आनन्द कार्कीको पर्सनल लाइफमा के रुचि गर्छन् अनि रोजाइ कस्तो छ सोको सठिक इन्फर्मेसन दिन्छु उनलाई चिनिया खान मनपर्छ चिनिया परिकारको फ्लेभर मनपर्छ चिल्लो रहित र स्टिम हुने भएकाले चिनिया परिकार हाइजेन हाइजेनिक पनि हुन्छ भन्छन् आनन्द कार्की। त्यस्तै गरी रङमा उनलाई सेतो मनपर्छ, मलाई सेतो रङले शान्तिको अनुभव गराउँछ भन्छन्। शरद ऋतु मन पराउने, दसैँ र तिहारको बिचमा यो ऋतु पर्छ त्यसैले यो मौसम मनपर्छ, त्यति बेला न जाडो हुन्छ न गर्मी हुन्छ भन्छन्। चलचित्र कान्छी आवाज उनले पहिलोपटक यो चलचित्रको गीत सङ्गीतदेखि कथा अनि कलाकारको अभिनय पनि उत्कृष्ट लाग्छ भनेर चाहिँ चलचित्र कान्छीलाई चाहिँ रुचाएका छन्। त्यस्तै गरी सङ्गीतकारमा चाहिँ शम्भुजित बास्कोटा उनको रोजाइ भनेको छ। एउटा गीत कर्णप्रिय बन्न के कुरा चाहिन्छ उहाँलाई राम्रोसँग थाहा छ, त्यसबाहेक उहाँमा गायक गायिकाको स्वर केमा फिट हुन्छ भन्ने पनि राम्रो जानकारी छ भन्छन् सङ्गीतकार शम्भुजित बास्कोटा रुचाउँछन् उनी सङ्गीतकारमा। गायकमा प्रेमध्वज प्रधानलाई रुचाउँछन्, उहाँको गायन प्लेब्याकका लागि उत्कृष्ट छ। त्यसबाहेक उहाँको स्वरमा एक प्रकारको फिलिङ्स पनि पाइन्छ। गायिकामा तारा देवीलाई मन पराउँछन्, सुरिलो मात्र होइन उहाँको शब्द उच्चारण पनि स्पष्ट हुन्छ भन्छन् आनन्द कार्की। पहिरनमा चाहिँ उनलाई क्याजुअल मनपर्छ, वास्तवमा मलाई जे लगाउँदा सुहाउँछ त्यही पहिरन मनपर्छ, क्याजुअल वेयर हरेक मौसमका लागि उपयुक्त लाग्छ भनेर भन्छन्। गीतकारमा चाहिँ किरण खरेल, उहाँ राम्रो शब्द उन्ने बनाउने गीतकार भएकाले मात्र होइन राम्रो विचार भएको मान्छे पनि हुनुहुन्छ, त्यसैले किरण खरेल मनपर्छ भन्छन्। सवारी साधनमा उनलाई कार मनपर्छ, सबै कुराले सुरक्षित भएकाले मलाई आफ्नै कार असाध्यै मनपर्छ भन्छन्। त्यस्तै गरी ठाउँमा चाहिँ काठमाडौँ भनेर भनेका छन्। नेपालमा हरेक मौसमलाई उपयुक्त हुने कुनै ठाउँ छ भने त्यो काठमाडौँ नै हो। सबै कुराको सुविधाले मात्र होइन आफू पनि यहीँ बस्ने भएकाले पनि मलाई काठमाडौँ निकै मनपर्छ भनेर भन्छन्। अनि त्यहाँबाट मन्दिरहरूमा कस्तो रुचि छ भनेर भन्दा चाहिँ उनले पशुपतिनाथलाई चाहिँ रोजेका छन्। भगवान् शङ्करको यो मन्दिर पुग्दा मनै प्रफुल्लित हुन्छ, एक किसिमको आनन्द आउँछ, एक प्रकारको सन्तुष्टि हुन्छ भनेर भन्छन् आनन्द कार्की। पर्सनल लाइफमा यी चिजहरूलाई चाहिँ मन पराउने गर्दछन् भने म तपाईँको आजमा एउटा विरोधको बारेमा पनि जानकारी दिनेछु। सो विरोध के को छ भनेर तपाईँले यो गीतपछि चाहिँ थाहा पाउनुहुनेछ। त्यति बेलासम्मको लागि भने एउटा गीत अगाडि राख्छु, अराज केशवको द स्ट्रेन्जर एल्बममा रहेको सङ्ग जुनकिरी, जसमा प्रश्न साकीले अराज केशवलाई सपोर्ट गरेका छन्। अबको क्रममा यो सङ्ग तपाईँको लागि। ओके, जुन खिरी अराज केशवको भोकल अनि प्रश्न साकेको फेट र द स्ट्रेन्जर एल्बममा रहेको सङ्ग तपाईँको लागि प्ले आउट गरिसकेको छु भने अब कार्यक्रममा हामी लास्टमा पनि आएका छौँ। तपाईँको लागि एउटा सङ्ग मात्र बाँकी रहेको छ भने सो सङ्ग प्ले आउट गर्नुभन्दा अगाडि तपाईँको लागि अघि मैले भनेको थिएँ आन्दोलन हुन थालेको छ के को भनेर, सोको बारेमा पनि इन्फर्म गर्छु। राष्ट्रिय कला सङ्गीत कर्मी सङ्घले 8 बुँदे मागसहित दोस्रो साङ्गीतिक आन्दोलनको घोषणा गरेको छ। हरेक चिजमा आन्दोलन हुन थालेको छ हाम्रो देशमा, त्यसो त राजनैतिक अस्थिरताको कारण जे पनि हुनसक्छ भन्ने कुरा चाहिँ नेपालमा देख्न सकिन्छ। अहिले साङ्गीतिक क्षेत्रमा पनि आन्दोलन भएको छ, कता कता यो लाग्छ साङ्गीतिक धम्की नै हो जस्तो लाग्छ। यो धम्की चाहिँ रोयल्टीका लागि आन्दोलन गरिएको भनेर चाहिँ कलाकारहरू बताउँछन्। कलाकारहरूले आफ्नो सिर्जना र गीत सङ्गीत बापत पाउनुपर्ने रोयल्टीबाट ठगिएको भन्दै राष्ट्रिय सङ्गीत कर्मी सङ्घले सरकार समक्ष 8 बुँदे माग राखी आन्दोलनको घोषणा गरेको छ। गत शनिबार पत्रकार सम्मेलन आयोजित गर्दै सङ्घले समग्र गीत सङ्गीत क्षेत्रको उत्थान एवं विकासका लागि राज्यले अधिकार सम्पन्न सङ्गीत विकास बोर्डको गठन गर्नुपर्ने माग राखेको छ र नेपाली सङ्गीतलाई राम्रो हुने खाले कानुन पनि बनाउनु पर्छ भनेर भन्छन्। अरू त अरू विदेशी कला र सङ्गीतलाई निरुत्साहित गर्न उचित प्रबन्ध गर्नुपर्ने भनेर दबाब राखेको छ सरकारमाथि। कलाकारहरू आफैले सोच्नुपर्ने हुन्छ। कति कलाकारहरू त्यसै पनि अगाडि छन्, उनीहरूसँग खुबी छ, उनीहरूले गाएको अडियन्सले रुचाएका छन्, त्यसै अगाडि हुन्छन्। आन्दोलन गर्दैमा नेपाली गीत अगाडि बढ्ने होइन। कलाकारहरूले यो कुरो बुझ्नुपर्छ। वेल फ्रेन्ड, हामीले भन्दा धेरै बुझेका छन्। अब भने बिदा माग्नुपर्ने हुन्छ कार्यक्रमबाट। यति जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np र अर्को वेबसाइट www.radioarpanblogspot.com.np .np छैन, त्यसबाट सुनेर साथ दिनुहोस्। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा थ्याङ्क यू भेरी मच। मेरो आवाजलाई तपाईँसँग पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दै रेडियो अर्पण 107.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम पप ग्यालरीको आजको एपिसोडबाट सधैँ नेपाली म्युजिकलाई माया गर्नु भन्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ, अन्तिममा रहेको यो सङ ब्रोसिस ब्याङ्क ब्रोस 3 रहेको सङ मृग नयनी तपाईँको माझमा छाड्दै बिदा हुन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगाहर्ज आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काई राइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडेरीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आज सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुल्लहर, मोबाइल 98091 86993। घर भाडामा टाढी सौरा चोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 98171 8467 र 98550055005। भर्ना सम्बन्धी सूचना स्वच्छ शान्त एवं पारिवारिक वातावरणमा अध्ययन गराइने तथा विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको यस मुनलाइट आवासीय माध्यमिक विद्यालय जुटपानी 1 भटेनीमा नयाँ